میرا نام مجیب الرحمان ہے. 22 مئی 1987 کو بھارت میں کرفیو لگا ہوا تھا. دن جمعے کی تھی, الوداع والا دن تھی. تو 2 بجے قریب جو معلوم ہوا ہم لوگ کو جو مکان کی تلاشی ہو گئی حسن پورے میں, تو ہمارے 3 چاچے تھے اور ایک پھوپھیرا بھائی کوثر نام میرا وہ تھا میرا بھائی, اور سیٹ لوگ بھی تھے ہمارے ساتھ میں. مکان میں بیٹھے ہوئے تھے, کمرے میں کارخانے میں بیٹھے ہوئے تھے. تو باہر سے کنڈی ڈھٹکانے کی آواز آئی, کنڈی ڈھٹکانے کی آواز آئی. تو سیٹ لوگ کنڈی کھولا, جیسے کنڈی کھولا تو پی اے سی والے آئے, بولا جو مکان کا تلاشی لینا ہے, آپ لوگ باہر آ جاؤ. تو ہم لوگ کو بولا جو ہاتھ اوپر کر لو, باہر کو آ جاؤ. تو ہم لوگ اوپر ہاتھ کر کے باہر میں گلی میں آ گئے. پھر وہ لوگ مکان کا تلاشی لیا, ملا تو کچھ نہیں. پھر ہم لوگ کو بولا جو آپ لوگ جب باہر آئیں تو دیکھیں, ایک ڈیڑھ سو آدمی جو سینٹر میں کھڑے تھے, بندی بنا کے رکھے ہوئے تھے, اس میں ہم لوگ کو بھی شامل کیا. پھر جب مکان کی تلاشی ہو گئی تو ہم لوگ کو بولا جائے چلو آپ ہاپور روڈ پہ سڑک پہ, تو سافر گر کے سامنے پیپر کا پیڑ ہے, اس پیپر کے نزدیک ہم لوگ کو لا کے بیٹھایا. جب ہم آئے تو دیکھو 300-400 آدمی پہلے سے بندی بنا کے رکھے ہوئے تھے. پھر اس میں ہم لوگ کو, اس ٹائم میں 16-17 سال کے تھے ہم, تو ہم لوگ کو جو بوڑھے نے چھاڑ دیا بچے کو, جو ہٹے کٹے تھے جو ان لوگوں کو 4-5 ٹرک تو پہلے بھیج دیا تھا پی ایس سی والوں نے تھانے کو. پھر جو ہم لوگ کو جو میجر جو تھے, وہ میجر سے بولا جو یہ لوگ کو آپ جانے دو. تو جب تک میجر رہے ہیں تب تک جو لائن لگا کر کے 4-5 آدمی اس کے سامنے میں نکلے. اور جب میجر چلے گئے آنکھ کے اجھڑ ہو گئے, کہ اس میں سے پھر ہم لوگ کو چھٹے جا کرنے شروع کر دیے. جو ہٹے کٹے سے دیکھنے آتے تھے اس کو بازو پکڑ کے دیکھتے تھے, جو ہٹے کٹے نظر میں آتے تھے اس میں تقریباً وہ 50 آدمی کو چھانٹا. وہ 50 آدمی چھٹنے کے بعد جو ہے جو پیلی رنگ کی ٹرک اسی پیڑ کے نزدیک لگی ہوئی تھی, وہ ٹرک لگی ہوئی تھی. تو رات کے 7:30-8 بج رہے تھے. اس ٹرک میں ہم لوگ کو بولا جو بیٹھ جاؤ اس میں. اس میں بیٹھنے کے بعد جو ہم لوگ بیٹھ گئے, اس کے بعد ہمارے ساتھ پی ایس سی والے بھی 16-17 یہاں چڑھے تھے. پھر یہاں سے جب گاڑی کھلی پونے 8 بجے کری, تو گاڑی کھلنے کے بعد جو ہے جو سول لائن تھانے پہ گیا, سول لائن تھانے پہ وہاں پہ جا کے تھوڑا دیر گاڑی رکی, تو وہاں بھی دیکھیں جو 4-5 پولیس جو کیبن میں بیٹھے. اس کے بعد وہاں سے گاڑی کھلی تو سیدھا لے گیا مراد نگر نہر پہ, کچی پٹری پہ لے کے بعد 2-2.5 کلو میٹر اندر لے گئی. وہاں لے جانے کے بعد گاڑی کو روک دیا. روکنے کے بعد جو ہے جو لائٹ بجھا دی گاڑی کی. لائٹ بجھانے کے بعد سب پی ایس سی والے سب گھیرا بندی کر لے گاڑی کی. گھیرا بندی کرنے کے بعد جو ہے جو ایک آدمی کو اتارا, اس کا نام موسم تقیم تھا. بعد میں ہم لوگ کو معلوم ہوا, ہوتے تو نہیں جانتے تھے, بعد میں معلوم ہوا مستقیم تھا, حاجی تھا. اس کو گولی مارا, جب وہ گر گیا تو ہم لوگ شور مچانے لگے بچا بچا کر, کہ اب ہم لوگ نہیں بچیں گے. جب شور مچانے لگے تو ایک گول ٹرک کے نیچے سے پی ایس سی والے گولی چلانا شروع کر دیا, تو ہم کو لگا ایک پاؤں میں. ارے کہ میرا چاچا عظیم جو تھا, جو اس کو لگا سینے میں, تو گاڑی کے اوپر دم توڑ دیا. وہ میرے پاس ہی بیٹھا ہوا تھا. اس کے بعد ایسے ہی ایک اتارتا گیا مارتا گیا, کئی 20-25 آدمی کو وہاں مارا مارتا گیا نہر پہ. پھر اس کے بعد ہمارا بھی نمبر آیا, ہمیں بھی مار کے پھینکا نہر میں, ہم مارتا گیا نہر میں. اس سے پہلے جو ہے جو جب شور مچانے لگا تو 2 آدمی جو ہے جو اوپر گاڑی کے اوپر سے کود گیا نہر میں. تو جیسے ہم کو پھینکا تو اسے ہم اس کے آگے میں جا کے گرے. جیسے ہم گرے آگے میں تو ہم تو بھنس کے جا رہے تھے پانی کے ریت پہ, مگر وہ تیور پکڑ کے مجھے کھینچ لیا. کھینچنے کے بعد جو ہے جو پانی وانی پیے ہم, تو ہم کو ہوش آ گیا. پھر ہم ایک پاؤں پہ کھڑا ہو گئے, ایک پاؤں پہ کھڑا ہو کر کے جھاڑی پکڑ لی نیچے میں. جب سن کچھ کا آواز نہیں آ رہے تھے کوئی چیز کا, تو پھر ہم پیٹ کے والے اوپر آئے پٹری پہ. तो पटरी पे जो आए तो देखें जो उस्मान नाम करके पड़ा हुआ था पटरी पे, उसको भी गुलजा भी हुई थी। एक कमरुद्दीन नाम का था, जो हमको तैबर पर रखी जाता उस टाइम में उसका नाम नहीं जान लेते, उसका नाम बाद में मालूम हुआ हमको। तो दोनों जो है जो साबुत, उस दोनों साबुत बचा हुआ था, उसको नहीं लगा था गोली। उस्मान को तो लगा हुई थी गोली, और एक कमरुद्दीन बुरी तरह से घायल थी, और जिसको नहीं लगा हुआ था गोली, तो वो कमरुद्दीन को लेकर के जिधर हमको लेकर जा रहा था हम लोग को, वो सीधा निकला था मुरादनगर के ट्यूशन जो पढ़ता आगे। तो वहाँ जो है पुलिस का ड्यूटी पारा चल रहे थे, ड्यूटी लगा रहे थे, तो फिर वो वहाँ से पीछे को आ गए उसको लेकर के। फिर हम लोग को बोला, हमें उस्मान को बोला कि इनको छोड़ के आते हैं आगे, रास्ता देखता हूँ तो तुम लोग को भी ले जाऊँगा। तो काफ़ी देर हो गई उसको, तो फिर इंतजार किए तो नहीं आए। फिर उस हाथ में चल करके वहाँ तक पहुँचे। जब वहाँ तक पहुँचे कोई भी गाड़ी आते थे तो डर के मारे फिर छुप जाते थे, हो सकता है फिर लौट कर ना आ जाए। एक वहाँ पुल पे जो था एक खोखा था पहले पान का, पान का खोखे वाले देख लिया हमको रोशनी पे, उस आमने सामने पर गए हम। तो वो कह रहे थे दीवान जी एक इधर भी छुपा हुआ है, वहाँ किसी पुलिस वाले बोला। जब तो पुलिस वाला आ गए हुआ गश्त वाले, हम उसको देखे नहीं। फिर हम बढ़े आगे, जब आगे गए बीच पुल पे जो गए हैं तो देखे गश्त लगा रहे हैं, उस जगह जिसको लेके गया था उसको छोड़ दिया हुई। तो फिर हम डर के मारे जो पेशाब करने वाले नहर के किनारे में बैठ गए, आप पीछे से उतानी हुआ बंदूक, जो बोलो मार दूँ या छोड़ दूँ कौन हो बताओ। कले सर हम तो मरे हुए हैं ही हैं, ऐसे ऐसे बात था, मेरठ में कर्फ्यू लगा हुआ था, मकानों की तलाशी हुई, ऐसे बहाने से कुछ आदमी को तो जेल ले गए चार पांच ट्रक, और हम लोग को भी बैठा के लाया तो हम लोग भी समझे जेल ले जा रहे हैं, हम लोग क्या मालूम जो हमारे लोग के साथ ये हादसा करेंगे। तो उन्होंने बोला जो अच्छा बैठो, बैठ वहाँ बैठे पाँच मिनट करीब बैठे वहाँ, तो थाने से गाड़ी आई, थाने से गाड़ी आई। तो जैसे हम तो बैठे गाड़ी जीप के अंदर, जैसे कमरुद्दीन को रख रहे थे जीप के अंदर, वैसे ही वो दम तोड़ दिया हुई। उसके बाद जो है जो हमसे पूछा कि और कोई भी है पटरी पे, कहिए हाँ एक आदमी उस्मान नाम करके है। तो फिर हुआ गए जीप लेकर के गए उस पटरी पे, तो वहाँ उसको भी रखा जीप के अंदर। फिर हमसे पूछा जो और कोई भी है, कहिए सर इसमें तो बहुत सारा लाश है, अब है या बह गया से तो नहीं कहेंगे। फिर भी वो आला लगा के देखा, उसको नज़र नहीं आया। फिर उसके बाद ले गया हमको मुरादनगर थाने, थाने ले गए हुआ, रिपोर्ट उपोर्ट लिखाया। रिपोर्ट लिखाने के बाद फिर हमको ले गया हॉस्पिटल। उसके बाद जब पुलिस वाले ने जो ले गया था हमको पहले धमकी दे दिया था, नाम मत बताना। तो हम लोग नाम नहीं बताए उसको, डॉक्टर को नहीं मत बताए। तो फिर हम लोग हमसे कुछ नहीं पूछा, कुछ वो किया तो हम लोग नहीं बताए। हाँ। सारी बात वही किए पुलिस वाले किया। हाँ। फिर वहाँ इलाज भी इलाज चला हमको, तीन हफ्ते वहाँ करीब रहे। तीन हफ्ते के बाद जो वहाँ रहे, फिर उसके बाद जो नसीम जदियार को मालूम हुआ वो लोग भी आए, और पुलिस का ड्यूटी भी लगा दिया हम लोग भी। वहाँ से फिर फारिक होने के बाद जब हम लोग चले गए घर, उस टाइम में 16-17 साल के थे, कई पावर लोग का काम कर रहे थे। तो आप लोग कोर्ट में उनको पहचान नहीं पाए जिन लोगों ने मारा? रात के मौसम था, अंधेरा था, डर के मारे उसको क्या पहचानेंगे सर, डर से तो सर झुकाए हुए थे हम लोग, उसको पहचानते कैसे हम। इसमें तो इतना भी कंड हुआ, इसमें 50-60 आदमी मरे हैं हमारे साथ, जो भी मरे सब मुसलमान मरे हैं, उसमें तो कोई हिंदू था नहीं, ये तो जानबूझ के मारे हैं। पहले से तो जब कांग्रेस की सरकार थी उससे तो बेहतर है, अभी जो मुलायम सिंह की गुजरा है, अरे ये मायावती की भी गुजरी हैं, वो कांग्रेस सरकार से बढ़िया गुजरी हैं। ये लोग कांग्रेस सरकार से बेहतर थे जी, और क्योंकि इसके सरकार में कोई हंगामा से दंगा नहीं हुआ। अभी जो नई सरकार आई है, अभी भी जो आई है तो अभी तो नहीं हुआ है, जब उसको कहेंगे जो वो हुआ है, अभी भी तो ठीक चला रहे हैं, आगे का ऊपर वाले हाफिज है।